تفسير: وقال الملأ من قوم فرعون، اور قوم فرعون کے سرداروں نے کہا، کس سے کہا؟ فرعون سے. کیا کہا؟ اتذر موسیٰ، کیا تم چھوڑ دو گے موسیٰ علیہ السلام کو؟ وقومہ، اور اس کی قوم کو. کون؟ بنی اسرائیل. کیا تم موسیٰ اور اس کی قوم یعنی بنی اسرائیل کو چھوڑ دو گے؟ لیفسدوا فی الارض، تاکہ وہ فساد کریں زمین میں. ویذرک وآلہتک، اور تجھے اور تیرے معبودوں کو چھوڑ دیں. اس پر فرعون بولا، قالا سنقتل ابناءهم، ان قریب ہم ان کے بیٹوں کو قتل کر دیں گے. ونستحیی نساءهم، اور ہم ان کی عورتوں کو زندہ چھوڑ دیں گے. وَإِنَّا فَوْقَهُمْ قَاهِرُونَ، اور بے شک ہم ان کے اوپر غالب ہونے والے ہیں. یہاں پر آپ دیکھیے کہ فرعون کے مشیر اور اہل دربار اللہ کی طرف بلانے والوں کو مفسد قرار دے رہے ہیں. موسیٰ علیہ السلام اللہ تعالیٰ کا پیغام لے کر فرعون کے پاس آئے تھے، لیکن انہوں نے موسیٰ علیہ السلام پر کیا الزام لگایا؟ کہ یہ فساد پھیلا رہے ہیں اور انہوں نے اپنے ساتھ اپنی قوم کو بھی ملا لیا ہے. حالانکہ ایک پیغمبر کبھی بھی فساد نہیں کرتا، بلکہ وہ اصلاح چاہتا ہے، اور وہ اپنی قوم کو کبھی بھی فساد کا سبق نہیں دے سکتا. لیکن اس سے بڑھ کر وہ کون سا الزام دیتے ان لوگوں کو تاکہ یہ اپنا کام نہ کر سکیں؟ دوسری بات یہ کہ اگرچہ فرعون اپنے آپ کو انا ربکم الاعلی کہتا تھا، لیکن اس کے باوجود ان کی قوم نے کچھ اور چھوٹے چھوٹے بت بنا رکھے تھے جن کے ذریعے وہ فرعون کا تقرب حاصل کرتے، فرعون کو بڑا الہ سمجھتے، اور یہ بت وسیلہ تھے فرعون تک پہنچنے کا یا فرعون کی خوشنودی حاصل کرنے کا. اسی لیے وہ کہتے ہیں کہ تجھے اور تیرے الہوں کو. اس پر فرعون نے کہا کہ ہم ان کو سخت سزا دیں گے اور ان کے بچوں کو قتل کر دیں گے، اور خصوصاً بیٹوں کو، اور ان کی بیٹیوں کو یا عورتوں کو زندہ چھوڑ دیں گے، اور ہم ان پہ غالب ہیں. فوقہم سے مراد بنی اسرائیل کے اوپر، تاکہ بنی اسرائیل پھر تنگ آ کر موسیٰ علیہ السلام کی بات نہ مانے اور اپنے پیغمبر کو چھوڑ دے. اب جب یہ فیصلہ ہوا، اور نہ صرف یہ کہ یہ اعلان ہوا بلکہ اس پہ عمل درآمد بھی ہونے لگا، ظلم شروع ہوئے، تو اس پر موسیٰ علیہ السلام کی قوم چیخ اٹھی، پریشان ہو گئی. قال موسیٰ، موسیٰ علیہ السلام نے کہا، لقومہ، اپنی قوم سے. کون قوم؟ بنی اسرائیل سے. کیا کہا؟ استعینوا باللہ واصبروا، اللہ کی مدد مانگو اور صبر کرو. ان الارض للہ، بے شک زمین اللہ کے لیے ہے. یورثھا من یشاء من عبادہ، اپنے بندوں میں سے جسے چاہتا ہے اس کا وارث بنا دیتا ہے، یعنی جسے چاہتا ہے اس زمین پر حکومت عطا کرتا ہے، اقتدار دیتا ہے، غلبہ دیتا ہے. والعاقبۃ للمتقین، اور انجام کار تو متقی لوگوں کے لیے ہی ہے، یعنی اگر دنیا میں انہیں غلبہ نصیب نہ بھی ہو تو بھی ان کی آخرت کا نقصان نہیں، آخرت تو انہی کے لیے ہے. اور یہاں عاقبہ سے مراد صرف آخرت ہی نہیں بلکہ انجام مراد ہوتا ہے، خواہ دنیا کا ہو یا آخرت کا. اب آپ دیکھیں کہ بنی اسرائیل نے موسیٰ علیہ السلام کو جب شکایت کی کہ ہم پہ ظلم و ستم ہونے لگا ہے اور حکومت ہمارا نابطہ بند کرنے لگی ہے، اور قوم فرعون کے سرداروں نے اسے ایک سیاسی مسئلہ بنانا چاہا اور بنی اسرائیل پر ایک الزام تراشی کی، اور اس الزام تراشی کے نتیجے میں ان پر ظلم و ستم بھی شروع کر دیا، تو ان تمام باتوں کے جواب میں موسیٰ علیہ السلام نے اپنی قوم کو جو تلقین کی، اس میں ہم سب کے لیے ایک بہت بڑا سبق ہے، ایک بہت بڑا پیغام ہے. اور وہ کیا؟ کہ ایسے تمام حالات میں جہاں انسان کو اللہ کے راستے پر چلتے ہوئے الزام تراشیوں کا سامنا کرنا پڑے، یعنی کسی بھی قسم کے ظلم و ستم کا جب انسان شکار ہو تو اس کے لیے حل کیا ہے؟ استعینوا باللہ واصبروا، اپنی ذاتی اصلاح، اللہ سے تعلق اور صبر. انہوں نے جواب میں کوئی سازش تیار نہیں کی، قوم کو کسی جلوس کے لیے اکٹھا نہیں کیا، ان سے کوئی نعرے نہیں لگوائے، جوابی طور پر کوئی غلط بیانی اور کوئی زبان سے ایسے الفاظ نہیں استعمال کیے گئے کہ وہ بھی انہی الفاظ میں بدلہ لیں یا کسی بھی طرح ایسا ریئیکشن ظاہر کریں جو ایک مفسد قوم کا ہوتا ہے، بلکہ اس کے برعکس انہوں نے اللہ سے مدد مانگنے کا سبق دیا. اللہ کے راستے پہ چلتے ہوئے ایسے حالات کم و بیش کسی نہ کسی طرح سب کو پیش آتے ہیں. ایسے موقع پر کیا کرنا چاہیے؟ یہی دو کام، استعینوا باللہ اور اللہ کی مدد. کس طرح؟ جیسے پیچھے ایک جگہ پر آتا ہے واستعینوا بالصبر والصلاۃ، یہاں باللہ کہا گیا، وہاں والصلاۃ کہا گیا. تو اللہ کی مدد آتی ہے نماز اور دعا کے ذریعے، اللہ کو پکارنے کے ذریعے، اور دوسری طرف صبر. اور صبر کا مطلب کیا ہوتا ہے؟ کہ مخالف یا دشمن کے لیول پر نہیں اترنا، وہ نہیں کرنا جو دشمن تمہارے ساتھ کر رہا ہے. کہ اس نے اگر الزام تراشی کی ہے تو تم بھی جواب میں الزام تراشی کرو، وہ بد زبانی کر رہا ہے تو تم بھی کرو، وہ ظلم کرنے پہ اتر آیا ہے تو تم بھی ظلم کے کوئی اور طریقے اختیار کر لو. نہیں، استعینوا باللہ واصبروا. لیکن آج کے مسلمان یہ سبق بھول چکے ہیں، اجتماعی زندگی میں بھی اور انفرادی زندگی میں بھی. اب آپ دیکھیں کہ اجتماعی زندگی میں عام طور پر کیا ہو رہا ہے. ٹھیک ہے کہ وہ ظلم و ستم کا شکار ہے مختلف علاقوں میں، مختلف جگہوں میں، لیکن جوابی طور پر جو طریقے اختیار کیے جا رہے ہیں، جیسے سوئسائڈ بامبرز جو کچھ کر رہے ہیں، یہ بھی فساد ہی کی ایک شکل ہے. کیا کسی ایک انسان کا قتل ساری انسانیت کا قتل نہیں ہے؟ کیا اس طرح ہمارے مسائل حل ہو جائیں گے؟ کیا اس طرح ہم ترقی کر جائیں گے؟ کیا اس طرح ہم مختلف قسم کے ظلم و ستم سے نجات پا جائیں گے؟ ہم اپنی اصلاح کا نہیں سوچتے، اللہ کی طرف رجوع نہیں کرتے، اپنے گناہوں سے توبہ نہیں کرتے، صبر سے کام نہیں لیتے، ایسے طریقے اختیار کرتے ہیں کہ جس سے دشمن کو مزید کام کرنے کا موقع مل جائے. اور پھر بات یہ ہے کہ ان الارض للہ، بے شک زمین اللہ کے لیے ہے، یورثھا من یشاء من عبادی، وہ اپنے بندوں میں سے جسے چاہتا ہے اس کا وارث بناتا ہے، جسے چاہتا ہے اس میں اقتدار دے دیتا ہے. یعنی دنیا میں کسی قوم کو اقتدار کا ملنا، کسی فرعون کو اقتدار کا ملنا، یا کسی اللہ والے کو زمین میں کسی قوت کا ملنا، یہ سب اس کے اپنے فیصلے ہیں. یہ قوت وہاں سے ملتی ہے. ایسے میں ناجائز ذرائع اختیار کر کے، ناجائز طریقوں سے، ظلم و ستم سے اور مختلف سازشوں سے، ان سب چیزوں کا حصول ایک مسلمان کا طریقہ نہیں ہو سکتا. وَالْعَاقِبَةُ لِلْمُتَّقِينَ، اچھا انجام تو تقوی والوں کا ہے، خاص سیاسی معاملات ہو، دنیاوی ہو، کچھ بھی ہو یا انفرادی ہو، اس میں تقوی نہایت ضروری ہے. انسان کسی ظلم و ستم کا شکار ہو کر کوئی ایسا قدم نہ اٹھائے کہ جس سے وہ مزید ظالم کی صف میں جا کھڑا ہو. یعنی تقوی کیا ہے؟ کہ انتہائی نازک موقعوں پر بھی، انتہائی تکلیف دہ پریشان کن صورتحال کے موقع پر بھی انسان کام وہی کرے جو اللہ کی رضا کا ہے، زبان سے صرف وہ نکالے جو اللہ کی پسند کا ہے، اپنے ہاتھ سے صرف وہ کام کرے جس سے اللہ کی رضا ہو، اور کوئی بھی ایسا طریقہ جلد بازی میں یا ظلم و ستم کا شکار ہو کر نہ اختیار کرے کہ جس سے اللہ کی ناراضگی سامنے آئے. اور اس معاملے میں حضور صلی اللہ علیہ وسلم کی سیرت ہمارے سامنے ہے کہ آپ نے اپنے دشمنوں کے ساتھ کس طرح معاملہ کیا. قالو، انہوں نے کہا، اوزینا، ہم اذیت دیے گئے، من قبل ان تأتینا، اس سے پہلے کہ تم ہمارے پاس آئے. یعنی موسیٰ علیہ السلام کے آنے سے پہلے بنی اسرائیل پر یہی ظلم و ستم ہو رہا تھا کہ ان کے بیٹوں کو ذبح کیا جا رہا تھا اور بیٹیوں کو چھوڑ دیا جاتا. ومن بعد ما جئتنا، ہم نے تو سوچا تھا کہ موسیٰ تو آئے گا تو ہماری رہائی ہوگی، इस जुल्म सितम से हमको निजात मिलेगी, लेकिन फायदा तो कुछ भी ना हुआ। वही मुसीबत और आफत जो हम पर तेरे आने से पहले थी, वही तेरे आने के बाद हो रही है। जाहिर है कि सब्र की एक हद होती है ना, फिर इंसान बोल पड़ता है। तो यही कैफियत बनी इसराइल की थी। लेकिन चूंकि हम इंसान है ना, आइंदा मुस्तकबिल को नहीं देख पाते कि अल्लाह ताला के फैसले किस तरह दुनिया के पूरे हालात को बदल देंगे। यानी आज हम एक चीज सोचते हैं और हो सकता है कि कल का दिन एक बिल्कुल ही नई फजा पैदा कर दे। आप कुछ नहीं जानते। आपका काम क्या है? मुश्किल हालात में अल्लाह की तरफ कसरत से रुजू करते रहें, उससे मदद मांगते रहें और अपनी तरफ से कोई गलत काम ना करें। इंतहाई मुश्किल हालात में भी अल्लाह की नाराजगी का काम ना करें, ना जबान से गलत बात निकालें और ना अमल में कोई गलत तरीका अख्तियार करें। और अब आप देखें कि ये जो उनका कहना है कि मूसा तेरे आने से पहले भी यही था और तेरे आने के बाद भी यही, लिहाजा तेरे आने का भी कोई फायदा नहीं हुआ, इसका मतलब है कि हमसे ये जुल्म सितम की रात तो कटेगी नहीं। एक ऐसी कैफियत नजर आती है उनकी कि जिससे बिल्कुल मायूसी हो गई। ये लगता है कि रात का अंधेरा बहुत ही गहरा हो गया। लेकिन पैगंबर कभी मायूस नहीं होते, अल्लाह से ताल्लुक रखने वाले कभी मायूस नहीं होते, इंतहाई मुश्किलात में भी वो मायूस नहीं होते, बल्कि अपना ताल्लुक अल्लाह ताला से और बढ़ा लेते हैं। फाला मूसा अलैहिस्सलाम बोले, असा उम्मीद है रब्बुकुम के तुम्हारा रब अय्युहलिका अदुव्वकुम, वो तुम्हारे दुश्मन को हलाक कर दे। यानी अगर तुम्हारे अंदर तकवा होगा, सब्र होगा, तो फिर तुम्हारा रब तुम्हारी मदद करेगा, तुम्हारे दुश्मन को हलाक कर देगा। वो यस्तखलिफकुम फिल अर्ध, और तुमको जमीन में खलीफा बना देगा। क्योंकि इक्तदार तो अल्लाह के पास है, कुव्वत तो सारी उसके पास है, इख्तियार तो सारा उसके पास है। लिहाजा तुम उससे ना उम्मीद हो रहे हो जो सारी ताकतों का मालिक है, सारी कुव्वत जिसके पास है। मायूसी कैसी? फयंगुर कैफ तअमलून, फिर वो देखता है कि तुम क्या काम कर रहे हो। यह है असल सोचने की और फिक्र करने की और अपने जिंदगी में देखने की जरूरत कि हमारा अमल कैसा है। क्या हम अल्लाह की मदद को डिजर्व भी करते हैं? क्या अल्लाह की रहमत के मुस्तहिक भी हैं? कुरान पाक में बहुत सी आयात हैं जिसमें आता है कि अल्लाह की रहमत, मसलन इन रहमत अल्लाह करीब मिनल मुहसिनीन, अल्लाह की रहमत मुहसिनों के करीब है। अल्लाह की रहमत तो करीब आई हुई है, क्या हम डिजर्व करते हैं उसको कि वो आ जाए बस हम पर, फिर वो छू ले हमको आकर? हम पलट कर मायूस होकर बातें ये करते हैं, नहीं अल्लाह ताला हमारी मदद तो करने का नहीं। ये तो शैतान की बातें हैं। मायूसी कुफर है, मायूसी शैतान की तरफ से होती। बंदा मोमिन इंतहाई मुश्किल तरीन हालात में भी कभी मायूस नहीं होता, वो हमेशा ऐसे इम्कानात पर नजर रखता है जो सरासर खुदा के हाथ में है, जो उसके अपने हाथ में या दुनिया के हाथ में नहीं है। कहते ना, काफिर है तो शमशीर पे करता है भरोसा। क्योंकि काफिर जो होता है वो दुनियावी वसाइल पे नजर रखता है, लेकिन मोमिन जो है वो दुनियावी वसाइल इख्तियार तो करता है मगर उसका भरोसा दुनियावी वसाइल पे नहीं, उसका भरोसा अल्लाह की जात पर है। वो हमेशा उसकी तरफ से आने वाली मदद पर यकीन रखता है। इम्तिहान लंबा जरूर हो सकता है, तकलीफ दे हालात तवील जरूर हो सकते हैं, लेकिन ऐसा नहीं कि अल्लाह की कुदरत से कुछ भी बाहर हो। वो सब कुछ बदलने की पूरी ताकत रखता है। फयंजुरा कैफ तअमलून, फिर वो देखेगा। अब दो माने इसके हो सकते ना, यंजुरा जो है वो मुजारे में हाल भी है, मुस्तकबिल भी। फयंजुरा कैफ तअमलून, वो देखता है कि तुम क्या अमल करते हो, और फिर इक्तदार देखे भी देखेगा तुम करते फिर क्या हो। क्या सिर्फ मुश्किल हालात में उसको पुकारते हो, या इक्तदार मिलने के बाद भी, कुव्वत आने के बाद भी उसको याद करते हो और उसकी तरफ रुजू करते हो? क्योंकि अमूमन इंसान का हाल क्या होता है कि जब तकलीफ और तंगी होती है तो वो अल्लाह को पुकारता है, और जब खुशहाली आती है तो भूल जाता है। अब इसके बाद हालात पलटा खाते हैं। वलकद अखजना आल फिरौन बिस्सिनीना ونقص من الثمرات لعلهم يذكرون। अब जब जुल्म सितम की इंतहा होने लगी तो अल्लाह ताला ने जालिमों को पकड़ना शुरू कर दिया। اور ان پر طرح طرح کی آزمائشیں بھیجی. ہم نے آل فرعون کو قحط کے ساتھ پکڑا. بالسنین, سنین کا لفظ سنت ان سے ہے, سن کہتے ہیں سال کو, مراد اس سے خشک سالی ہے یعنی قحط. ونقسم من الثمرات, اور پھلوں کی کمی سے. نقص کس کو کہتے ہیں؟ کمی کو, پیداوار کم ہو گئی. لعلہم یذکرون, شاید کہ وہ نصیحت پکڑیں, شاید کوئی سبق لیں. یعنی بارشیں کم ہو گئیں, پیداوار کم ہو گئی, شاید انہیں کچھ خیال آئے کہ یہ سب عذاب اور مصیبت کیوں آ رہی ہے, کہیں ہمارے کوئی گناہ تو نہیں. اس آیت سے واضح طور پہ پتہ چل رہا ہے نا کہ یہ ان پر آزمائشیں اب کیوں آ رہی تھیں, ان کے ظلم و ستم کی وجہ سے. لیکن آپ دیکھیں گے کہ دیگر اقوام کی طرح انہیں بھی اپنے اوپر آنے والے امتحانات سے کوئی سبق نہ ملا. ان سب چیزوں کو انہوں نے حالات زمانہ کا پھیر بتایا. فَإِذَا جَاءَتْهُمُ الْحَسَنَةُ, پھر جب آتی ان پر کوئی بھلائی یعنی اچھے دن آتے, قَالُوا لَنَا هَذِهِ, کہتے یہ تو ہمارے لیے ہے, ہم اس کو ڈیزرو کرتے ہیں, ہماری قابلیت ایسی ہے, ہماری مہارتیں ایسی ہیں, ہم ایسے لوگ ہیں کہ جنہیں یہ سب کچھ ملنا ہی چاہیے. وَإِن تُصِبْهُمْ سَيِّئَةٌ, اور اگر ان پہ کوئی مصیبت آتی, يَطَّيَّرُوا بِمُوسَى وَمَن مَّعَهُ, تو وہ موسیٰ علیہ السلام اور آپ کے ساتھیوں کو فال بد ٹھہراتے, انہیں منحوس قرار دیتے کہ یہ مصیبتیں ہم پر ان کی وجہ سے آئی ہیں, ورنہ ہم خود تو بہت اچھے لوگ ہیں. آپ دیکھیں کہ کس طرح متکبر انسان کی آنکھوں پہ پردہ پڑ جاتا ہے, وہ کبھی بھی اپنی غلطی کو نہیں پہچانتا اور اس کی کوئی نہ کوئی تاویل کر لیتا ہے. انہوں نے کیا تاویل کی تھی؟ اپنی غلطیوں کا الزام دوسرے کو دے دیا کہ ان کی وجہ سے یہ نحوست طاری ہو رہی ہے. اللہ تعالیٰ کیا فرماتے ہیں؟ انما فائرهم عند اللہ, کہ ان کی نحوست تو اللہ کے پاس ہے, اللہ کی طرف سے ہے. ولكن اکثرهم لا يعلمون, لیکن ان میں سے اکثر علم نہیں رکھتے, جانتے نہیں. یہ یطیرو کلس جو ہے تیر سے ہے, تیر کہتے ہیں پرندے کو. قدیم زمانے سے پرندوں سے فال لی جاتی ہے. مثلا کسی کام کے کرنے سے پہلے جیسے استخارہ کیا جاتا ہے تو یہ لوگ فال لیتے تھے. فال کس طرح کہ مثلا اگر کسی کام کے کرنے کا ارادہ ہوتا تو وہ ایک پرندہ اڑاتے, اگر پرندہ دائیں طرف اڑ کے چلا جاتا تو یہ سمجھتے کہ یہ کام کرنا بہتر ہے اور اس کام کو کر لیتے, اور اگر وہ بائیں طرف چلا جاتا تو اس کو اپنے لیے فال بد سمجھتے. تو اس سے پیر کا لفظ صرف فال لینے کے لیے, شگون لینے کے لیے بھی استعمال ہونے لگا, اور پھر وہ شگون ہر چیز میں, حتیٰ کہ انسانوں میں بھی. جیسے آپ نے ہندوازم میں پڑھا ہوگا کس طرح بیوہ عورت سے اور مختلف لوگوں سے فال بد لی جاتی ہے ان کے ہاں. ہمارے ہاں بھی ان کی دیکھا دیکھی یہ چیزیں عام ہو گئیں کہ شادی کے موقع پر مختلف جو رسومات ہیں ان میں صرف سہاگنے ہوں, کوئی بیوہ عورت نہ ہو, کیونکہ جس کی بھی زندگی میں کوئی کمی ہے وہ دوسروں کے لیے بھی نعوذ باللہ نقصان کا سبب ہے یا منحوس ہے. الا انما طائرهم عند اللہ, خبردار ان کی نحوست تو اللہ کے پاس ہے یعنی اللہ کی طرف سے ہے. ولكن اکثرهم لا يعلمون, لیکن ان میں سے اکثر جانتے نہیں ہیں, علم نہیں رکھتے. وقالوا, اور انہوں نے کہا, مہما تأتنا به من آیا, خواہ تم کوئی بھی نشانی لے آؤ, اے موسیٰ تم جو چاہو کر لو, جیسی نشانی چاہو لے آؤ. لتسحرنا بها, کہ تم اس کے ساتھ ہمیں مسحور کر دو, ہمیں متاثر کرو, امپریس کرو. فما نحن لك بمؤمنین, تو ہم تجھ پر ایمان لانے والے نہیں ہیں, ہم تیری بات ہرگز نہ مانیں گے, تم جو چاہو کرو ہم نہیں مانیں گے. اب آپ خود سوچیں کہ جو شخص نہ ماننے کا فیصلہ کر لے, پھر اس کے سامنے نہ کوئی دلیل کام کرتی ہے, نہ ہی کوئی معجزہ وہاں کام آتا ہے, اور نہ ہی کوئی اور سمجھنا سمجھانا. فَأَرْسَلْنَا عَلَيْهِمُ الطُّوفَانَ, جب ان کی دھٹائی حد کو بڑھ گئی और उन्होंने न मानने का फैसला कर लिया तो हमने उनको मजीद आजमाया। पहले क्या किया था अल्लाह ताला ने? कहत साली और फलों की कमी से उनको आजमाया। अब आजमाइश का दूसरा फेज, उन पे तूफान भेजे। पहले बारिश होती नहीं थी, अब इतनी ज्यादा हुई कि तूफान बन गया। ये दोनों एक्सट्रीम्स एक तरह से अजाब की शक्लें होती है ना। वल जरादा और टिड्डी दल, यानी टिड्डियां छोड़ दी। और आप जानते हैं कि टिड्डी दल का हमला जो है वो फसलों के लिए किस कदर नुकसानदेह होता है। वल कुम्मला और जुएं या सुसरियां। असल में कुम्मल का लफ्ज सिर्फ जू के लिए नहीं इस्तेमाल होता, जू की किस्म के बाकी कीड़े मकोड़े जो हैं उनके लिए भी ये इस्तेमाल होता है, जैसे छोटी मक्खी, छोटी टिड्डी, मच्छर, सुरसरी और इस किस्म की चीजें, या खटमल कह लें। तो उन पर एक तरह से अजाब आया, किस चीज का? टिड्डियों का और जुओं का। ये हर चीज में कीड़े पड़ गए, फलों के अंदर कीड़े, बिस्तरों के अंदर, सरों के अंदर, कपड़ों के अंदर, घरों के अंदर, बाहर, हर चीज में कीड़े ही कीड़े। वो दफा दिया और मेंढक, छोटे छोटे मेंढक हर चीज के अंदर हर तरफ बिखर गए। वह दमा और खून, कहते हैं कि तालाबों में खून और खून की जैसे छींटे और बारिश, इन सब तरीकों से अल्लाह ताला ने इनको आजमाया। आयात मुफस्सलात, खुली खुली निशानियां। मुफस्सल का लफ्जी मतलब है अलग अलग की हुई। मुफस्सल का लफ्ज फसल से है, यानी यह नहीं था कि सारी निशानियां आपस में कुछ गड़बड़ थी, हर निशानी अलग तौर पर आई, हर अजाब अलग तौर पर बरसा ताकि वो उसको महसूस कर सके। यानी एक तरह से बिल्कुल अजाब की क्लियर शक्ल थी, लेकिन वो न झुके। फस्तकबरू, उन्होंने तकब्बुर किया। वकानु कौमम मुजरिमीन, और वो मुजरिम लोग थे, मुजरिम कौम थी, मानकर न देती थी। अब आप देखिए, तकब्बुर एक ऐसी बीमारी है कि जिसकी वजह से इंसान हक को कबूल नहीं कर सकता, खा उसे कितनी ही तकलीफें क्यों ना उठानी पड़े। क्योंकि पीछे उन्होंने कहा था ना, फमा नहनु लका बिमुमिनीन, हम तुम्हारी बात हरगिज नहीं मानेंगे। ये एक मुतकब्बिराना जुमला है। तकब्बुर का एक और जुमला जो शैतान ने बोला था वो क्या था? अना खैरुम मिन, मैं उससे ज्यादा बेहतर हूं। जब कोई शख्स ये समझ लेता है कि मैं दूसरे से बेहतर हूं, तो फिर वो उसकी बात नहीं मान सकता। कौम फिरौन, फिरौन की देखा देखी, यानी फिरौन तो खुद बहुत बड़ा मुतकब्बिर था, तो उसके जो सरदार थे, उसके मुशीर और उसके जो लोग थे, पूरी कौम एक तरह से तकब्बुर में मुब्तला थी। और क्या समझती थी? कि हम बहुत ही सिविलाइज लोग हैं, आर्ट और कल्चर में आला पैमाने की महारतें रखते हैं, और हम बनी इसराइल को हम अपना गुलाम बनाए हुए हैं, हुकूमत हमारे पास है, हर चीज के मालिक हम हैं, तो हम इनकी बात माने, मूसा की बात माने जो कि गुलाम कौम से हैं। कहने लगे, तुम जो चाहो कर लो, हम तुम्हारी बात नहीं मानेंगे। तो ये दरअसल उनके तकब्बुर का इजहार था, और उन्होंने कुछ भी ना माना। लेकिन जब मामला हद से बढ़ गया, वलम्मा वका अलैहिम रिज्ज, जब उन पर रिज्ज नाजिल हुआ, रिज्ज वाके हुआ, अब एक तीसरा अजाब है। यानी पिछले अजाब जितने भी थे, इनसे सबक नहीं लिया उन्होंने, नहीं बाज आए, नहीं पलटे। अब एक और अजाब आया, और वो क्या था? रिज से बाज ने ताउन मुराद लिया है, कि इन पर ताउन का अजाब आया। रिज वैसे तो गंदगी को कहते हैं, ये बीमारी भी आपको मालूम है चूहों से फैलती है, तो गंदगी की एक शक्ल है। फलम्मा वका अलैहिम रिज, उन पर रिज वाके हो गया, कहते हैं कि बेशुमार अमवात होने लगी, घर घर में मौत होने लगी। अब इनको होश आई। अब देखे कि पहले कहत साली थी, फलों की कमी थी, फिर तरह तरह के तूफान और गंदगी और मेंढक और खून इन पर बरसा। अभी भी नहीं तकब्बुर टूटा, लेकिन जब ये मरने लगे, चूंकि बाकी चीजों का तो अल्टरनेट हो सकता है लेकिन मौत का कोई अल्टरनेट नहीं कि आप उससे बचकर कोई और तरीका अख्तियार कर लें या मरे हुओं को वापस ले आए। इसलिए अब इनके अंदर थोड़ी सी लचक आई। कालू या मूसा दोलाना, ऐ मूसा हमारे लिए दुआ करो रब्बा का अपने रब से। ये भी तकब्बुर की एक किस्म है, खुद ना दुआ करना, ना नमाज पढ़ना और ना ही इस तरफ रुजू करना, बल्कि दूसरों को ऑर्डर देना, जाओ तुम अपने रब से मांगो। बिमा अहद इंदा का, बवजह उस अहद के जो तेरे पास है, यानी तुम्हारे पास जो मनसब है, यानी तुम्हें जो उसने पैगंबर बना के भेजा है और तुम समझते हो कि तुम उसके बहुत करीबी हो, तो इसलिए तुम ही दुआ करो। क्या लइन कशफ्त अन्न रिज़ा, कि अगर तूने हमसे ये मुसीबत, ये अजाब यानी ताउन हटा दिया, लनुमिनन्न लका, तो हम जरूर तुझको मान जाएंगे। वलनुरसिलन्न मअक बनी इसराइल, और हम बनी इसराइल को तेरे साथ जरूर भेज देंगे, यानी गुलामी से निजात दे देंगे। फलम्मा कशफना अन्हुम रिज़ा, फिर जब हम उनसे अजाब हटा देते, इला अजलिन एक खास वक्त तक, हम बालिगूहू जिसको वो पहुंचने वाले थे, इजा हम यनकुसून, तो जब वो उस अहद को तोड़ने लगते, यानी होता क्या कि हम उनसे अजाब हटाते तो थोड़ी बहुत बातचीत शुरू होती और बनी इसराइल की आजादी की कुछ बात होती, जो ही मामला तय होने लगता अपने हद से फिर जाते, फिर उन पर मुसीबत आती, फिर यही सिलसिला चलता, लेकिन वो अपनी हद से बाज आने वाले न थे। फंतकमना मिनहुम, तो बिलाखिर हमने उनसे इंतकाम ले लिया। फअग्रकनाहुम फिल यम, हमने उन सब को समुन्दर में गर्क कर दिया, सारा कचरा समुन्दर में डंप कर दिया। क्यों, बेअन्नहुम, क्योंकि वो, कज़्ज़बू बेआयातिना, हमारी आयात को झुटलाते रहे, वकानू अन्हा गाफिलीन, और वो उनकी तरफ से यानी निशानियों की तरफ से गाफिल थे, बेखबर रहे, उनकी तरफ उन्होंने कोई तवज्जो ही न की, उनको टाल दिया, इग्नोर किया, और इस तरह इस कौम का खात्मा हो गया। और यूं अल्लाह का फैसला अमल में आ गया। लेकिन ये सब कुछ कैसे हुआ, जब बनी इसराइल ने अल्लाह से रुजू किया और सब्र से काम लिया, तो किसी भी कौम को गुलामी से निजात, मुसीबतों से निजात, अजाब से निजात उसी वक्त मिल सकती है जब उसके अंदर ये दो क्वालिटीज हों। وَأَوْرَثْنَا الْقَوْمَ, और वारिस बनाया हमने लोगों को, कौम को, الَّذِينَ, वो लोग, कानू थे वो, يُسْتَضْعَفُونَ, कमजोर समझे जाते थे, जो कमजोर बनाकर रखे गए थे, مشارق الارض ومغاربها, जमीन के मशरिकों का और उसके मगरबों का, यानी एक बड़ी हुकूमत उनको अता की। यहां मशारिक अल अर्ज और मगारिब से मुराद क्या है, फलस्तीन का इलाका। अल्लती बारकना फीहा, वो जिसमें हमने बरकतें डाली, क्या बरकतें थी, क्योंकि वो अंबिया का मस्कन था, वहां अल्लाह का पैगाम और कलाम आया, अंबिया आए, उस जमीन को अल्लाह ने खुशहाली अता की, बेहतरीन किस्म के फल और बेहतरीन किस्म की पैदावार वहां होती है, यानी इबादत का इलाका भी था और दुनियावी एतबार से भी खुशहाल था। वतम्मत कलिमतु रब्बिकल हुस्ना, और पूरा हो गया तेरे रब का वादा, कलिमतु कलाम बात यानी वादा, अलहुस्ना भलाई का, अला बनी इसराइल, बनी इसराइल के बारे में, यानी अल्लाह ताला ने बनी इसराइल पर अपने कर्म का जो वादा किया था वो पूरा हो गया। कैसे, क्यों? बिमा सबरू, बवजह उसके जो उन्होंने सब्र किया, सब्र से काम लेने की वजह से। वदम मरना, और तबाह कर दिया हमने। मा कान यसनउ फिरौन, जो कुछ फिरौन बनाता था, यानी जो उसके कारखाने थे, फैक्ट्रियां थी, हथियार थे, असले थे, सनात थी, कारीगरी थी, महारतें थी, सब कुछ खत्म करके रख दिया। वो कैसे? इसलिए कि ये सब कुछ बनाने वाले जो डूब गए। कहते हैं कि जो उनकी स्किल्स थी, वो उसके बाद दुनिया में आगे लोगों को मालूम नहीं हुई कि ये सब कुछ कैसे करते थे। यानी करने वाले हाथ खत्म हो गए थे। ये चीजें तो वहीं की वहीं रह गई। आपको मालूम है ना कि जब बनी इसराइल का पीछा करने के लिए फिरौन अपने लाओ लश्कर समेत आया, तो पूरी कौम को साथ इकट्ठा कर लाया, और ऐन समुंदर के बीच में सब डूब गए। अब जब माहिरीन सारे खत्म हो गए, तो पीछे वो इबरत के नमूने तो बच गए, उनकी सारी पेंटिंग्स, और उनके आज भी कहते हैं कि उनके जो मुख्तलिफ चीजों पर रंग हैं वो खराब नहीं हुए, या जिस तरह उन्होंने चीजों को प्रिजर्व किया, या जिस तरह इमारतें बनाई, वो टेक्नोलॉजी और वो तरीके और वो महारतें कुछ मालूम नहीं कि क्या थी। अभी तक उस पर रिसर्चेस हो रही हैं, लेकिन ये पता नहीं चला कि ये सब कुछ तैयार कैसे करते थे। इसी की तरफ अल्लाह ताला इशारा करके फरमाते हैं कि हमने वो सब कुछ जो फिरौन और उसकी कौम बनाती थी, गारत करके रख दिया। अल्लाह किसी की इन पेंटिंग्स से और इस आर्ट और कल्चर से मुतासर नहीं होता। ये चीजें तुम्हारे दिल लुभाने और तुम्हें खुश करने को हैं। अल्लाह ताला के नजदीक इनकी कोई वक्त नहीं। ये दुनिया में कहाँ कितनी तरक्की हो चुकी है, और वो क्या कुछ दुनिया को सजाने और बनाने के लिए जानते हैं। अल्लाह अपने नाफरमान लोगों के ऐसे किसी काम पर खुश नहीं होता। बजाय देखा जाए तो इंसानियत को एक बहुत बड़े तजुर्बे से महरूम होना पड़ा, लेकिन इंसानियत को हमेशा ये याद रखना चाहिए कि अल्लाह की नाफरमानी के साथ उनके आमाल उनके लिए सदका जारिया नहीं हो सकते। वमा कानू या रिशोन, और जो कुछ वो बुलंद बनाते थे या बुलंद चढ़ाते थे, या यूं कहिए कि जो कुछ वो चढ़ाते थे। या रिशोन का लफ्ज अर्श से है। अर्श कहते हैं बुलंद जगह को, यानी जो बुलंद इमारतें वो बनाते थे, और जिस तरह वो छतों पे बेलें चढ़ाते थे, और जिस किस्म का वो काम करते थे, वो सब का सब खत्म होकर रह गया। यूं लगता है ना कि जैसे उनकी इंडस्ट्री और एग्रीकल्चर, ये दो ही बुनियादें होती हैं किसी कौम की तरक्की की, ये दोनों ही तबाह कर दी गई। यशनाओं में सनात इंडस्ट्री, और यारिशून में एग्रीकल्चर।